कर दे थम करके वे थम कुल तफसील हयात हम वफ कलम हम वफ नुकात हम गैर बई تفصيله في حياتهم اهل مصر في حياتهم.